जो बर्खाको पानीमा भेटमै दिल बस्यो सारै सालै जो फुल जस्ती नानीमा हे शिर फुल माया बर पिपल छाया सालै जो मेरा घैमा शिर फूल माया बर पीपल छाया सालै जो सँगसँगै रमाउँछु माया लाउँछु दैनिक